أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل صلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا عنوان ڈرائی فروٹ ہے، اور چونکہ سردی کی آمد ہے اور سردیوں میں زیادہ تر جو چیز استعمال ہوتی ہے وہ ڈرائی فروٹ ہی ہوتا ہے، اس کا استعمال اس انداز سے کیا جائے کہ اس کا فائدہ ہو نہ کہ نقصان ہو. عموماً دیکھا یہ گیا ہے کہ ان دنوں میں جتنے بھی لوگ ہیں وہ ڈرائی فروٹ میں زیادہ تر خوبانی کا استعمال نہیں کرتے. تو آپ کوشش یہ کریں کہ جو بھی آپ ڈرائی فروٹ لیں اس میں سوکھی خوبانی کا استعمال زیادہ سے زیادہ کریں، کیونکہ یہ ہمارے جسم کی ضرورت بھی ہوتی ہے، اس میں وٹامن سی بھرپور ہوتا ہے. تو اس کا استعمال لازم کیجئے، اس سے چہرے پر رونق آتی ہے، اور وہ افراد جن کے خواتین یا حضرات ان کے بال گرتے ہوں ان کے لیے بھی جو ہے سوکھی خوبانی بہت عمدہ ہے. جگر کی اصلاح کرتی ہے، معدے کے لیے بہت فائدہ مند ہے، جی آئی سسٹم بہتر کرتی ہے، اور اس میں جو بھی جسم کے اندر وٹامن سی کمی ہوتی ہے اسے یہ دور کرتی ہے. اسی طریقے سے ہیزل نٹ بہت عمدہ چیز ہے، اور یہ بہت کم جانا پہچانا جاتا ہے. ہیزل نٹ اصل میں ہم فندق کو بولتے ہیں، اور پاکستان میں بڑی مقدار میں یہ دکانوں پہ ملتا ہے. اور اس کا طریقہ یہ ہوتا ہے کہ گول گول سی ایسے گولیاں سی ہوتی ہیں، بڑی سخت سی، اس کو جو ہے آپ توڑ کے اندر کا نٹ لیں، اور یہ نٹ جو ہے قوت مدافعت کے لیے، دماغی قوت کے لیے، وہ افراد جن کو راشا آ جاتا ہے ان کے لیے یہ ایک علاج ہے. فندق عموماً باہر کے ممالک میں ہیزل نٹ کے نام سے دستیاب ہوتی ہے، وہ بڑے بڑے ڈبوں میں بھی ملتی ہے اور چھوٹے پیکٹس میں ملتی ہے، لیکن پاکستان میں چونکہ اس کا رواج نہیں ہے، لیکن یہ عموماً پنساریوں کی دکان پر مل جاتی ہے. اگر آپ مغز فندق آپ کہیں تو یہ آپ کو دے دیں گے. اس کا استعمال کیجئے، وٹامن ڈی کی ڈیفیشنسی کے لیے یہ بہترین چیز ہے کہ اس کے 21 دانے صبح ناشتے میں دودھ کے ساتھ لیے جائیں. اور اسی طریقے سے اخروٹ کو بھی ہم لیتے ہیں کہ اخروٹ بڑی عمدہ چیز ہے، اور اخروٹ کا جو استعمال ہے وہ دنوں میں 5 عدد سے زیادہ نہیں کرنا چاہیے. مقدار جیسے میں نے فندق کی 21 دانے بتائی، اسی طریقے سے اخروٹ کی جو مقدار ہے وہ 5 عدد جو ہے وہ آپ استعمال کریں. یہ دماغی قوت کے لیے بہت عمدہ چیز ہے، یہ کولیسٹرول کو کنٹرول کرتا ہے، اور یہ اگر شہد کے ساتھ لیے جائے تو ہمارے سینے کی بیماریوں میں دمہ ہو گیا، کھانسی ہو گئی، اس کے لیے بڑی عمدہ چیز ہے. بادام تو بڑی نارمل سی چیز ہے، بڑی عام سی چیز ہے، اس کے استعمال سے بھی جو ہمیں کیلوریز ملتی ہیں وہ تقریباً 548 کیلوریز ملتی ہیں. 100 گرام میں ہم کو جا کے 548 کیلوریز ملتی ہیں جو ملی گرام میں ہیں. اس کا استعمال جو ہے عموماً یہ دیکھا گیا ہے، کہا یہ جاتا ہے کہ مٹھی کے اندر جتنے بھی آپ کے بادام آ جائیں یہ آپ کی مقدار ہے. چاہے وہ 5 سال کا بچہ ہو تو اس کی مٹھی چھوٹی ہوگی تو اس میں 6-7 دانے آ جائیں گے، کوئی جو بڑا ہوگا اس کے ہاتھوں میں 11 دانے آ جائیں گے. تو یہ عموماً اس کی مقدار خوراکیں ہمارے پاس یہ ہے کہ جب ہم کھانے کے لیے بیٹھتے ہیں تو بس اس کو بلا تعمل، اس کو بلا تعداد جو ہے وہ ہم اس کو کھاتے ہیں، جس کی وجہ سے نقصان ہونے کا اندیشہ ہے. کولیسٹرول کے لیے بادام بہترین چیز ہے، گڈ کولیسٹرول کو یہ بڑھاتا ہے، خراب کولیسٹرول کو یہ کم کرتا ہے، اور عموماً دماغ کی قوت کے لیے بہت اچھا مانا جاتا ہے. 11 دانے بڑے لوگ اگر رات کو بھگا کر صبح پورے 12 مہینے یہ ہمیں اویلیبل ہوتا ہے، تو 12 مہینے اس کو کھانے سے آپ کے دماغی قوت میں اضافہ ہوتا ہے. اور اس میں یہ بھی چیز ہے کہ اس کی کھلی جو ہے وہ بھی بہت کام کی کھلی ہوتی ہے. کھلی کو پیس کے اس میں تھوڑی سی ہلدی ملا لی جائے، اس میں جو کا آٹا ملا لیا جائے، تو بادام کی کھلی رنگ نکھارنے کے لیے بہترین اپٹن ثابت ہوتی ہے. تو یہ بھی ذہن میں رکھیے کہ جو ڈرائی فروٹ ہیں ان کو آپ بالکل مقداراً کھائیں، مقدار کے ساتھ کھائیں گے تو یہ جو 1-1.5 مہینے کی جو سردی ہے اس سے آپ فائدہ حاصل کریں گے. آپ دیکھیں کہ چہرے پر جو گلوئنگ آتی ہے، چہرے میں جو خوبصورتی آتی ہے، وہ صرف ان ड्राई फ्रूट के इस्तेमाल से भी आती है और इसके तेल के इस्तेमाल से भी आती है। अमूमन सर्दियों में जो ख़ारिश हो जाती है बड़ों को छोटों को ईचिंग होती है, उसके लिए अखरोट का तेल बहुत उम्दा है कि अखरोट का तेल बाज़ार से मंगवा लिया जाए और जहाँ जहाँ ख़ारिश हो रही है उसका इस्तेमाल किया जाए। इसी तरीके से तीसरी चीज़ हम पिस्ते की तस्करा करते हैं कि पिस्ता भी ड्राई फ्रूट की एक अहम चीज़ है। ये दो किस्म के होते हैं, एक तो ये अमूमन एक छिलके में बंद होता है, नमकीन होता है, और एक सादा पिस्ता होता है जो बग़ैर नमक के होता है। ये दोनों इस्तेमाल किए जा सकते हैं। पिस्ते के भी बहुत फ़ायदे हैं, जिस्म के अंदर नरिशमेंट, जिस्म के अंदर ताकत देता है, गुर्दों की ताकत के लिए बड़ी उम्दा चीज़ है। वो अफराद जो कि डायलिसिस पे हैं वो 21 दाने जो है इसको खा सकते हैं। 21 दाने लें और थोड़े से 4 टेबल स्पून शहद के अंदर इसको मिलाकर और इसका इस्तेमाल करें तो ये बड़ी अच्छी चीज़ रहती है। अमूमन ये गुर्दों की कुव्वत के लिए, दिमाग की कुव्वत के लिए, दिल की कुव्वत के लिए ये बेहतरीन चीज़ है। और ये जो हम मुख्तलिफ किस्म के विटामिन की तलाश में रहते हैं कि वो विटामिन ए हो गया, विटामिन डी हो गया, तो इसके लिए सबसे उम्दा चीज़ ये है कि आप पिस्ते का इस्तेमाल करें, फिंदक का इस्तेमाल करें। दोनों को हम वज़न आप लेते हैं तो विटामिन डी की डेफिशेंसी आपके अंदर से बेहतर होती है। इसको आप लाजिम जो है, जो मैंने तादाद बताई है उस लिहाज से जो 21 दाने मैंने बताए पिस्ते के, ये भी अगर आप लें तो ये बहुत बेहतरीन होता है। मूंगफली बुनियादी तौर पे गरीबों का बादाम है और इसके रेट अब तो पूरी पाकिस्तान में मैंने देखा कि मूंगफली भी अच्छी खासी महंगी हो गई। तो इसमें ये तरीका है कि मूंगफली के ऊपर के जो छिलके होते हैं उसको भून, पहले तो उसको छिलके हटाए बगैर जो है उसको अच्छी तरीके से भून लिया जाए, और भुनी हुई मूंगफली जो है वो ज़्यादा फ़ायदेमंद देती है होती है, और जो बग़ैर भुनी हुई होती है वो पेट में उफारा या गैस बना देती है। इसलिए कच्ची मूंगफली नहीं खाना चाहिए और मूंगफली भुनी हुई खाएँ। इसके ऊपर के छिलके जो हैं ये हटा दीजिए। इसकी मिकदार भी जो है वो 175 ग्राम से ज़्यादा मूंगफली नहीं खाना चाहिए, यानी कि ये आधा पाव के करीब हो गई, इससे ज़्यादा मूंगफली नहीं खानी चाहिए। रोज़ाना खाइए, सुबह खाइए, शाम खाइए, लेकिन एक वक्त में आधा आधा किलो मत खा जाइए, इससे काफ़ी नुकसान होने के भी अंदेशा है। खांसी होने का अंदेशा होता है कि वो लोग जो कि छिलके समेत उसके जो ऊपर का परत होता है उसके समेत जो है वो मूँगफली खाते हैं और उसके बाद इसके दरमियान में कॉफ़ी पीते हैं, उसके दरमियान में कोल्ड ड्रिंक पीते हैं, उसके दरमियान में पानी पी लेते हैं, तो ऐसे लोगों को शदीद खांसी का अटैक हो जाता है। तो कोशिश ये करनी है कि हमें मूंगफली जब भी खाना हो हमें ऐसा खाना है कि उसके दरमियान में या उसके आखिर में जो है वो पानी ना पिया जाए, तो आपको खांसी नहीं होगी। मूंगफली का दूध भी बनता है, जो अमूमन बच्चे कमज़ोर होते हैं उनके लिए तकरीबन 150 ग्राम मूंगफली ले ली जाए, उसको तवे में भून के ऊपर का छिलका हटा लिया जाए और उसको इतना बारीक ग्राइंड किया जाए पानी में डाल के कि वो बिल्कुल सफ़ेद हो जाए। तो इसके लिए मुतालिक ये है कि अगर आप भैंस का दूध लेते हैं एक गिलास, तो ये मूंगफली का दूध जो है भैंस के 2 गिलास दूध के बराबर ताकत रखता है, और इसको वो बच्चे जो कि कमज़ोर हैं उनको अगर मूंगफली का दूध पिलाया जाए तो ये सेहत की अलामत होती है। वो बच्चे जो कमज़ोर होते हैं उनके लिए ये बहुत अच्छी चीज़ होती है। इसी तरीके से अगर हम देखते हैं कि हर चीज़ को एक लिमिट में इस्तेमाल कीजिए, सालनों के अंदर भी अमूमन लोग जो है खशखाश और मूँगफली का इस्तेमाल करते हैं, लेकिन वो इतना ज़्यादा उसको भून लेते हैं कि उसकी अफादियत ख़त्म हो जाती है। तो बेहतर ये है कि मूंगफली को जो है वो ज़्यादातर जो है खाना खाने के 1-8 घंटे के बाद लिया जाए या खाने से पहले लिया जाए, वो ज़्यादा बेहतर चीज़ है। इसके ऊपर पानी ना पिया जाए। इसी तरीके से इसमें जैसे मैंने शुरू में तस्करा किया था कि खुबानी बड़ी उम्दा चीज़ है, खुबानी खाने के बाद भी खाई जा सकती है। सूखी खुबानी ख़ास तौर पर ईरान की और अफ़गानिस्तान की जो खुबानी होती है वो बहुत उम्दा होती है, सूखी बाज़ार में मौजूद होती है। ये हर कस्म के जिगर के मसाइल के लिए, मैदे के मसले के लिए, तेजाबियत के लिए भी बड़ी उम्दा होती है। अगर ड्राई फ्रूट के साथ इसको खाएंगे तो आपको तेजाबियत भी नहीं होगी। नाज़रीन, इस पर मज़ीद हम बात करते हैं, यहाँ पर हम एक मुख्तसर से वक्फ़े की जानिब पढ़ रहे हैं। मिलते हैं आपसे मुख्तसर से वक्फ़े के बाद। अस्सलामुअलैकुम वरहमतुल्लाह। अस्सलामुअलैकुम वरहमतुल्लाह। वक्फ़े के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हमारे आज का प्रोग्राम का मौजू ड्राई फ्रूट है। अब इस सेगमेंट में हम आपकी कॉल्स लेंगे। हमारे पास एक कॉलर मौजूद है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। وعلیکم السلام ورحمۃ اللہ. جزاک اللہ, اللہ پاک آپ کو صحت تندرست کی شفا عافیت دی. یہ مجھے ہے نا, میری عمر 55 ایئرز ہے. کون صاحبہ بول رہی ہیں, کہاں سے؟ بہاولپور سے فاطمہ. جی جی فاطمہ صاحبہ فرمائیے. جی جی, یہ مجھے سردیوں کو اکتوبر سے اپریل تک پیشاب کی بہت زیادہ تکلیف ہوتی ہے. پانی گرم کر کے پیتی ہوں, ایک گلاس پانی پیوں چار دفعہ پیشاب جارے تک نکل جاتے ہیں. اچھا اچھا اچھا جی. اور کوئی پیشاب کی تکلیف نہیں ہے, کوئی سب ٹیسٹ صحیح ہے, صرف ہڈیوں کی تکلیف ہے, ہڈیوں کی. چلیں ٹھیک ہے, آپ کو بتاتے ہیں. ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. دیکھیں ایک بڑی اہم بات میں کروں کہ جب آپ ہمیں کال کریں تو اپنے ٹی وی کی آواز جو ہے وہ بند کر دیا کیجیے, یعنی کہ ٹی وی کا والیوم بند ہونا چاہیے. اس سے ہمیں ٹیکنیکلی طور پر بھی پرابلم ہوتا ہے اور آپ کی آواز صاف نہیں آ پاتی, تو آپ ہی کا نقصان ہوتا ہے کہ ہم آپ کو نہیں سن پاتے, وہ کال ہم ڈراپ کر دیتے ہیں. تو ٹی وی کی آواز برائے مہربانی بند کر لیا کیجیے. ہمارے پاس ایک کالر, ہم سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ لیکن صاحب میری بیٹی ہے 8 سال کی. جی جی. تو ایک تو اس کو نا کیلشیم کی کمی ہے, تھوڑی سی کمزور ہے. ٹھیک ہے. اور کھاتی پیتی بھی بہت کم ہے. ٹھیک. اور دوسرا نا وہ نا اس کو نا پیشاب جو ہے نا وہ بار بار آتا ہے. بستر پر نہیں وہ پیشاب کرتی رات کو, لیکن وہ صبح کے وقت نا وہ تقریباً ہر ایک گھنٹے بعد, کبھی ایک گھنٹے میں دو دو بار بھی نا اس کو پیشاب آتا ہے. تو میں نے 3-4 دفعہ نا دیسی دوائی لا کے دی ہے, لیکن اس کو نا کوئی فرق نہیں پڑ رہا. محمد ارشد بات کر رہا ہوں جی, لاہور سے. لاہور سے ٹھیک ہے جناب, بالکل ٹھیک ہے. ہمارے پاس کوئی کالر ہیں؟ ہمارے پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام سر جی, کیا حال ہے, خیریت ہے؟ جی الحمدللہ. کون صاحب کہاں سے؟ سر جی میں نعمان بات کر رہا ہوں, حیدرآباد سے ہے نا. جی نعمان. سر جی میرے بچے کو جو ہے وہ 17 مہینے ابھی اسٹارٹ ہوئے نا, اس کا 17 مہینہ, اس کو تقریباً 2.5 مہینے سے ایک پرابلم ہے, ناک سے پانی آ رہا ہے ایک سائڈ سے نا کنٹینیو, 3 یا 4 سیکنڈ میں ایک ڈراپ گرتا ہے ناک سے. ٹھیک. تو اس کا فلوئڈ ڈی آر بھی کروایا تھا, وہ پیڈیاٹریشن کو بھی دکھایا, پیڈیاٹریشن نے پھر جو ہے وہ کہا کہ ای این ٹی اسپیشلسٹ کو دکھائیں, فورن باڈی کا مسئلہ ہے, فورن باڈی بھی نہیں رہا. پھر نیرو سرجن پہ گائیڈ کیا گیا کہ نیرو سرجن کو دکھائیں, تو پھر نیرو سرجن نے ایم آر آئی وغیرہ بھی کروایا تھا, لیکن ایم آر آئی کے اندر آیا نہیں ہے. تو وہ جو ہے وہ ابھی تک اسٹل جتنے بھی اینٹی الرجی کے ہیں سب دے کے دیکھی ہیں, اور ابھی بھی کنٹینیو چل رہی ہیں, اینٹی بایوٹکس دے کے دیکھی ہیں, لیکن پانی بند نہیں ہوتا ہے. وہ مسلسل جو ہے وہ لیفٹ ناک سے جو ہے وہ پانی آ رہا ہی ہوتا ہے نا. ٹھیک. بالکل لیکوڈ ٹائپ کے اندر. ٹھیک ہے, آپ کو بتاتے ہیں انشاءاللہ. ہاں پاس ایک کالر ہیں, ان سے بات کرتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون کہاں سے؟ جی سر میں بول رہی ہوں, آپ مجھے نا پیریڈس کا بہت زیادہ مسئلہ, ماہواری نہیں آتی مجھے 2-3 دن مہینے. ٹھیک. آپ ایسا کریں کہ مجھے میرے پرسنل نمبر آئیں گے تو وہ آپ کر کے, اور اس پہ مجھے 4 بجے سے 6 بجے تک کے فون کر لیجیے, انشاءاللہ آپ سے بات کر لوں گا. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ میں بہاولپور سے بات کر رہا ہوں, محمد عارف. جی عارف صاحب. سر میرے سپائن میں تکلیف ہے, سپائن کارڈ میں. اسپائنل کارڈ میں. ٹھیک. کمر. جی جی. ٹھیک. عمر کتنی ہے آپ کی عارف صاحب؟ ہاں عمر میری ہے تقریباً 50 سال کے نزدیک. تو یہ آپ نے کوئی ایم آر آئی وغیرہ کروایا تو کس جگہ پہ؟ نیچے L5 L7 میں کہاں ہے؟ ہاں L11 میں ہے, آپریشن کروایا. اب L11 میں آپریشن کروایا تھا, آپریشن کے دوران ٹک لگ گیا حرام مل کے اس میں اسپائن کارڈ میں. اچھا. 11ویں مورے کے نیچے. ٹھیک ٹھیک. جی جی. چلیں ٹھیک ہے, آپ کو جواب دیتے ہیں, آپ کی کال کا بہت بہت شکریہ. ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ شرقپور سے. ارشد پور شریف سے. چلیں شرقپور سے. جی فرمائیے. جی خشک بواسیر ہے, سوزش رہتی ہے زیادہ. اچھا اچھا اچھا ٹھیک ہے جناب, آپ کو بتاتے ہیں, آپ کو جواب دیتے ہیں اس کا. ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ سر جی میں توسا شریف سے حسنین علی بات کر رہا ہوں. حسنین صاحب توسا سے, جی فرمائیے. جی سر میرا جو ہے نا معدے کا بہت زیادہ پرابلم ہے, میں نے بواسیر کا آپریشن کرایا, اس کے بعد جو ہے نا میرا معدہ کبھی تو پیچس لگ جاتے ہیں, کبھی قبض ہو جاتی ہے, اور دن بدن جو پیٹ ہے وہ بڑھتا چلا جا رہا ہے. اچھا جی ٹھیک, میں انشاءاللہ آپ کو. اور چھوٹا چھوٹا پیشاب جو ہے مجھے وہ رات کو اتنے زیادہ آتا ہے کہ میں سو بھی نہیں پاتا. چلیں ٹھیک ہے, انشاءاللہ میں آپ کو بتاتا ہوں. ہمارے پاس ایک اور کالر ہے. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں روبی بات کر رہی ہوں لاہور سے. جی روبی فرمائیے. میں نے یہ پوچھنا تھا کہ نا میری بیٹی ہے ایک 7 سال کی, اسے نا پیشاب بہت زیادہ آتا ہے. صرف سردیوں میں یا ویسے بھی؟ نہیں بس سردیوں میں بھی گرمیوں میں بھی. اچھا ٹھیک ہے. اور ایک بیٹا ہے میرا 5 سال کا, اس کی ہائٹ نہیں بڑھ رہی. 5 سال کا ہے وہ؟ ٹھیک ہے, اس کا بھی بتاؤں گا. ویسے میں جو ہوں 26 اور 27 تاریخ کو لاہور میں بیٹھوں گا, میرے نمبر آئیں گے تو آپ ذرا دیکھ لیجئے, ان نمبروں پہ پھر آپ بات کر لیجئے گا تاکہ میرا لاہور کا شیڈول آپ کو بتا دے. انشاءاللہ اتوار اور پیر میں لاہور میں ہی ہوں گا, بچے کو دکھا دیجئے مجھے آپ کا. ٹھیک ہے, ہمارے پاس ایک اور کالر ہے, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی یہ پوچھنا تھا کہ میری والدہ کا بہت زیادہ قبض ہے. نام بتائیے, کون صاحب بول رہے ہیں, کہاں سے؟ جی میں ذوالقرنین بول رہا ہوں, چکوال سے. جی صاحب چکوال سے. میں یہ پوچھنا چاہ رہا ہوں کہ میری والدہ کو بہت زیادہ قبض ہے. اچھا اچھا, عمر کتنی ہے ان کی والدہ کی؟ عمر تقریباً 70 سال ہے جی. اچھا اچھا چلے ٹھیک ہے, میں آپ کو بتاتا ہوں انشاءاللہ. بہت شکریہ آپ کی کال کا, وہاں پہ ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. ہم پہلے جوابات دیکھتے ہیں جو ہمارے پاس کالر جمع ہوا, اس میں سب سے پہلے ہمارے پاس بھاولپور سے فاطمہ صاحبہ تھی, انہوں نے بتایا کہ ان کو ہڈیوں میں درد ہے اور پیشاب کا ان کو مسئلہ. پیشاب کے متعلق کافی سوال آئے, کیونکہ بچے ہوں یا بڑے ہوں سردیوں میں یہ کنٹرول نہیں ہوتا, تو اس میں یہ ہے کہ ایک جنرل دوا لکھ لیں جن کو بھی یہ تکلیف ہے, وہ یہ کریں کہ کندر آپ لے لیں. کندر ایک گوند ہوتی ہے, اور اس کے علاوہ اس میں کیکر کی گوند, دو چیزیں لینی ہیں. ایک کندر لینی ہے 50 گرام, گوند کیکر جو ہے وہ 100 گرام لینی ہے. ان دونوں کو آپس میں اچھی طریقے سے ملا لیجئے, اور اس کے بعد اس کا آدھا چمچہ صبح آدھا چمچہ شام لے لیں. یہ پیشاب کے یا مثانے کے مسائل کے لیے بڑی اچھی دوا ہے. اسی طریقے سے پیٹھا اس سلسلے میں بڑی عمدہ چیز ہے کہ پیٹھا کی جو مٹھائی ہوتی ہے وہ بازار سے منگوا کے اور اسے جو ہے تقریباً 100 گرام کے قریب جو ہے بڑوں کو کھلائیں, اور اگر بچہ ہے تو اس کو 50 گرام کھلائیں, تو اس سے بھی کافی فرق پڑتا ہے. عموماً ہم تل کے لڈو کا استعمال بھی کرواتے ہیں, کالے تل اگر بازار سے اوریجنل مل جائیں آپ کو کالے تل تو اس کا استعمال کیجئے, تو یہ اس سے کافی بہتر جائے گا. ہڈیوں میں جو آپ کو درد ہے اس کے لیے آپ دو چیزوں کا کافی استعمال کریں, ایک تو موسلی سفید آپ لے لیں 100 گرام, بادام لے لیں 100 گرام, اور اخروٹ لے لیں 100 گرام. ان تینوں چیزوں کو آپ اچھی طرح پسوا کے ایک ایک چمچہ صبح شام آپ لیجئے. ہمارے پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے بھائی؟ ناظم صاحب میں غلام حسین بات کر رہا ہوں لاہور سے. جی غلام حسین صاحب. ناظم صاحب مجھے اعصابی کمزوری اور پٹھوں میں بہت ویکنس رہتی ہے, سارا دن جس میں نا ہلکا ہلکا درد سا تھکاوٹ سی محسوس ہوتی رہتی ہے, اور رات کو نیند بھی صحیح طرح نہیں آتی. ٹھیک. اور ایسے کیا نام اس کا بھوک بھی نہیں لگتی, بہت کم لگتی ہے. آپ کی عمر کتنی ہے غلام حسین صاحب؟ میری عمر 55 سال ہے جی. 55 سال. شوگر وغیرہ تو نہیں بھائی؟ نہیں کوئی شوگر وغیرہ نہیں. اعصابی کمزوری ہے. ٹھیک ہے, اس کے لیے انشاءاللہ میں آپ کو بتاتا ہوں, آپ بے فکر رہیے, آپ کو نسخہ بتاتے ہیں. آپ ایک اور کالر ہیں, ان سے بھی بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. میرے خیال سے کال ڈراپ ہو گئی, ہم جواب کی طرف آ جاتے ہیں. दूसरा सवाल हमारे पास आज का जो है वो अरशद साहब लाहौर से, 8 साल की बच्ची है और इसे भी पेशाब का मसला है, और इसके लिए आप जो देखें ये करें कि एक तो चीज़ आप बनाने के अखरोट ले लें, तकरीबन उसकी गिरी जो है वो 100 ग्राम ले लें और एक पाव जो है शहद ले लें, इसमें अखरोट की गिरी और 100 ग्राम और पिस्ता 100 ग्राम, इन दो चीज़ों को पिसवा के और इसको एक पाव शहद में जो है आप मिला के और इनको देना शुरू कीजिए सुबह शाम एक एक चमचा जब ये माजून बन जाए। इसी तरीके से जो कैल्शियम की कमी आपने बताई है वो भी इससे पूरी होगी, और अगर आप काले तिल ले लें और काले तिल 100 ग्राम जो है तवे में भून के पीस के इसी शहद में मिला रहे हैं, जो तीन चीज़ें हो जाएंगी अखरोट बादाम काले तिल, इन तीनों को 100-100 ग्राम पीस लीजिए, अब आधा किलो शहद में इसको मिला लीजिए और इंशाल्लाह ताला इससे आप देखेंगे काफ़ी बेहतरी आ जाएगी इंशाल्लाह। और हमारे पास और कॉलर्स हैं लेकिन यहाँ पर हमें मुख्तसर से वक्फ़े की जानिब बढ़ना है, आपसे हम मिलते हैं मुख्तसर से वक्फ़े के बाद। अस्सलामुअलैकुम वरहमतुल्लाह। अस्सलामुअलैकुम वरहमतुल्लाह। वक्फ़े के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। व्यूवर्स के लिए बस सिर्फ़ एक छोटी सी बात मुझे करनी है कि जो मैंने शुरू में अर्ज़ किया कि आप वॉल्यूम जो है टीवी का कम रखें, और दूसरी इस्लामाबाद और लाहौर के व्यूवर्स के लिए मैं ख़ास तौर पे बता दूं कि कल जुम्मा है इंशाल्लाह 24-25 को मैं इस्लामाबाद में होऊंगा, मेरे अभी स्क्रीन पे नंबर चल रहे हैं उस पर फ़ोन करके आप जो है वो शेड्यूल पूछ लीजिए इस्लामाबाद का, और 26 और 27 को मैं लाहौर में होऊंगा तो उसका भी शेड्यूल मेरे टेलीफोन नंबर्स पे फ़ोन करके या फिर कंट्रोल रूम से आप पूछ लीजिए, 26-27 लाहौर और 24 और 25 इंशाल्लाह कल इस्लामाबाद बैठूँगा। बावलपुर से वहाँ पास एक सवाल है आरिफ साहब का, इन्होंने बताया कि इनके कमर में दर्द है, इसके लिए मूसली सफ़ेद आप ले लीजिए 100 ग्राम ले लीजिए, अखरोट 100 ग्राम और बादाम 100 ग्राम, इन तीनों को पिसवा के 5-5 ग्राम सुबह खाइए। इसी तरीके से हमारे पास शर्किया से कोई है, उन्होंने बवासीर के मुतालिक बताया अरशद साहब ने, इंजीर का आपको मैंने बताया, इंजीर आप ले लें तकरीबन 5 अदद और इसमें गुलाब की पत्तियाँ जो हैं वो डाल दें या 2 गुलाब के फूल डाल के इसको पानी में उबाल के सुबह शाम पीजिए, 5 इंजीर सुबह 5 इंजीर शाम। हसनैन साहब तोसा से, इन्होंने मैदे के बारे में बताया, हब्बुल रिशाद आप ले लीजिए 100 ग्राम, खजूर सूखे खजूर 100 ग्राम ले लीजिए, इसबगुल की भूसी 100 ग्राम ले लीजिए, इन तीनों को अच्छी तरीके से पीस के 1 चमचा सुबह 1 चमचा शाम खाइए, और पेशाब के लिए जो मैं नुस्खे बता चुका हूँ वो इस्तेमाल कीजिए। रूबी साहिबा लाहौर से, इन्होंने बताया कि बच्चे की हाइट के मुतालिक और इनको पेशाब शायद ज़्यादा आता है, पेशाब उसका मैं कुंदर का बता चुका हूँ कि कुंदर का इस्तेमाल कीजिए और पेठे का इस्तेमाल कीजिए। इसी तरीके से आपने हाइट के लिए कहा, हाइट के लिए मैं बताता हूँ कि ये जो अब्बुल रिशाद है ये आप ले लीजिए 100 ग्राम और इसमें 25 ग्राम मस्तगी रूमी मिला दीजिए, पीस के मस्तगी रूमी और हब्बुल रिशाद लेके उसको पीस लीजिए और 5-5 ग्राम सुबह और रात को खिलाइए। बच्चे की एज शायद आपने 5 साल अगर बताइए तो ये दवा मत दीजिएगा, ये याद रखिए कि ये दवा 12 साल से बड़े बच्चों को देनी है, आप उसे अभी फ़िलहाल वर्जिश वगैरह करवाइए, ना दीजिएगा दवा। ज़ुल्करनैन साहब चकवाल से, इन्होंने बताया कि इनकी वालदा को कब्ज़ है, सना मक्की लिख लीजिए 50 ग्राम, इसी तरीके से सौंफ लिख लीजिए 50 ग्राम, दोनों को अच्छी तरीके से पीस लीजिए और 5 ग्राम रात को सोने से पहले दीजिए। अगर इससे फ़ायदा ना हो तो जुलापा के नाम से एक जड़ी बूटी मिलती है, इतनी बड़ी बड़ी लकड़ियाँ होती हैं जुलापा उसको कहते हैं, वो आप ले लीजिए और वो सिर्फ 1 ग्राम के करीब खिलाएंगे तो सॉफ्ट तरीके से कब्ज़ इनको इंशाल्लाह ताला हो जाएगा। ग़ुलाम हुसैन साहब जो है, इन्होंने हमसे सवाल किया आसाबी कमज़ोरी के मुतालिक, उसके लिए ये है कि आप आसाबी कमज़ोरी के, आज मैंने हेज़ल नट का बताया, हेज़ल नट्स बेसिकली फंदक को कहते हैं, फंदक का इस्तेमाल 21 दाने आप रोज़ाना सुबह शहद के साथ कीजिए, इससे आप देखेंगे इंशाल्लाह ताला काफ़ी फ़र्क पड़ जाएगा। इसी तरीके से हमारे पास जो है एक सवाल था, बच्ची थी 17 महीने की, इनकी नाक बंद रहती है, इसके लिए सिंपल सा भी कीजिए, चने ले लीजिए और चने 100 ग्राम लेके उसमें सिर्फ 5 ग्राम दखनी मिर्च डाल दें और मिश्री डाल दें, 100 ग्राम मिश्री 100 ग्राम चने 1 ग्राम दखनी मिर्च ये सत्तू बना के, सत्तू टाइप का बन जाए, इसको पानी में घोल के 10-10 कतरे इस बच्चे को 20-20 कतरे तक पिला सकते हैं। इससे इंशाल्लाह ताला आप देखेंगे इसका ये देरीना मसला हल हो जाएगा। मेरी यही दुआ है कि अल्लाह ताला आप सबको सेहत और आफियत से रखे। इंशाल्लाह लाहौर और इस्लामाबाद के पेशेंट्स से मैं कल से बैठूंगा और उनको जो भी मेरे नंबर्स आ रहे हैं उसमें से आप डिटेल ले लीजिए। अल्लाह ताला आपका हामी और नासिर हो, अल्लाह ताला आपको शिफाए कामला व अजरा अता फरमाए। मुझे और मेरी टीम के लिए दुआओं की दरख्वास्त है। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम व रहमतुल्लाह।